नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी गएको सातादेखि सुबिन भट्टराईको उपन्यास सायाको वाचन सुनिरहेका छौं। हामीले गएको साता सायाको पहिलो श्रृङ्खलामा यसको प्रोलग र सायाले आफ्नो कहानी भन्न सुरु गरेसम्मको विषयवस्तुमा पुर्याएर रोकेका छौं। सायाले आफू कसरी परिवर्तन हुँदै गए, विदेश गएपछि के भयो भन्ने कुरा लेखकलाई बताइरहेकी छिन्। र यो पुस्तकमा, यो उपन्यासभित्र धुमपान र मदिरा सेवनका धेरै प्रसङ्ग भएकोले पनि होला लेखकले यो पुस्तकको अगाडिको पानामा, पुस्तक उपन्यास सुरु हुनुभन्दा अगाडि, धुमपान एवं मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ भनेर लेख्नुभएको छ। हामी सायाको दोस्रो श्रृङ्खला आज वाचन सुन्छौं पृष्ठ 24। कलेज पत्तो लगाए, होस्टल फेला पारे, अनि अतीतलाई फेसबुकमा एउटा मेसेज पठाए। घरमा पनि खबर गएको थियो, भाइलाई आफू पुगेको मेसेज फेसबुकबाटै फ्याँके। मलाई अरू कुनै कुराको प्रवाह थिएन, खालि अतीतको रिप्लाई कतिखेर आउने हो भन्ने आशमा मेरो सिङ्गो दिन बित्यो। बेलुकी पनि हेरेँ, रिप्लाई देखिनँ। बरु भाइले रिप्लाई पठाएको थियो। अतीतलाई भोलिपल्ट फेरि अर्को मेसेज पठाएँ, अह रिप्लाई आएन। हरेक 5 मिनटमा फेसबुक खोलेर हेर्ने रोग लाग्यो। बेचैन भइरहे, कहाँ जाउँ, के गरौँ, साथी पनि कोही भनेका थिएनन्। पल्लो कोठामा एउटी नेग्रो बस्थे, बेला बेला उसँग आँखा जुत्थ्यो। उसको रुम भने प्राय खुल्लै रहन्थ्यो, गिच्चा हाँस्थे, म पनि जबरजस्ती हाँसिदिन्थे जवाफमा। यो कहाँ आएँ म, यति परसम्म केले लखेट्यो मलाई, या केले तान्यो। तानिएकी हुँ भनौँ भने मन पटक्कै खुसी थिएन, लखेटेकी हुँ भनौँ भने आफ्नै निर्णयले आएकी थिएँ। कसरी चित्त बुझाउँ आफैलाई, कति एक्ली म, कति निस्सार, के भएको हुँ मलाई, होमसिक होमसिक भएको भनौँ भने घरमा भएका कसैको पनि याद आएको थिएन। मलाई अतीतको यादले पिरोलिरहेको थियो, यसर्थमा प्रेमसिक भने हुन्थ्यो। अर्को दिन मात्र उसको रिप्लाई आयो, लामो सुस्केरा ताने, ठूलो राहत महसुस गरे। लामो समयदेखिको एउटा प्यास थियो, उसको मेसेजले तृप्त गराइदियो। शरीर हलुङ्गुवा भयो, मन चङ्गा, रिप्लाई गरे। यहाँ म एक्लै छु अतीत भनेर हरेक पटक च्याटमा लेखेर पठाउँथे, केही चमत्कारिक अभिव्यक्ति या सल्लाहको याचना गर्दै। मलाई थाहा छ मेरो यो रोगको ओखती भन्नु उही हो, म भित्रको वञ्चनाको यदि कसैले यथोचित सम्बोधन गर्न सक्छ भने त्यो अतीत नै हो। त्यसैले त आफू एक्लो भएको कटु सत्यलाई मात्र घुमाइ फिराई हरेक पटक प्राथमिकताको सूचीमा राखेर उसका अघिल्तिर पोख्थे, केही गतिलो निकास दिन्छ कि त भन्ने आशले। तर ऊ पनि त विवश थियो, ऊ पनि त एक्लो थियो। ऊ भन्थ्यो, हामी एउटै कथाका दुई पात्र हौ साया, भूगोल फरक भए पनि आत्मा जोडिएको छ। तर के गर्नु, कुनै बेलाका ठोस यथार्थका प्रेमी प्रेमिका हामी भर्चुअल लभर हुन पुगेका थियौँ। खालि तडपिरहनु अनि एउटा झिनो आशामा बाँचिरहनु हाम्रो नियति बनेको थियो। पल्लो कोठाकी केटी मारालासँग अलिक हिमचिम बढ्यो, ऊ पनि मेरो कोठामा आउन थाली। बिस्तारै हामी एकापसका आन्तरिक कुरा पनि गर्न लाग्यौँ। मेरो सधैँ मुड अफ सधैँ एउटै अनुहार माराला मसँग अनेक जोक गर्थे मलाई हँसाउन खोज्थे मेरो मन बहलाउने कोसिस गर्थे मेरो मूड मरुभूमिमा कैयौँ दिनदेखि एक थोपा पनि पानीको सिंचन नपुगेको बिरुवा जस्तो थियो ऊ मेरो शुष्कतालाई विचार गरेर केही अश्लील कुरा पनि गर्थे तर म उसका कुराले भिज्दिन थिएँ बेलुका प्रायः सँगै हुन्थ्यौँ ऊ स्मोक त गर्दिनथे तर अल्कोहल खुब मन पराउँथे मैले स्मोक गरेको पनि मन पराउन्नथे मलाई धेरै स्मोक नगर्ने सल्लाह दिन्थे एक दिन त अलिक विवादै पर्यो उसले भनेकी थिए यति धेरै स्मोक नगर साया मलाई यसै ज्वान चल्यो यो मेरो पर्सनल कुरा हो माराला होला तर पनि म तिमीलाई पर्सनली नै भनिरहेकी छु कमसेकम कम त गर्न सक्छौ तिमी सास कम फेर्न सक्छौ मैले सोधेँ कस्तो वाहियात कम्पेरिजन उसलाई पनि झोक चलेको हुँदो मेरो कुरा सुनेर सरी माराला मलाई आफ्नो कुरामा पश्चाताप भएको थियो पश्चातान्मुख लवजमा भने चुरोट पिउँदा अतीतको सास नजिकै छु जस्तो लाग्छ यो नुमाराला जब जब अतीत मलाई किस गर्थ्यो यस्तै गन्ध आउँथ्यो म फिस्सा हाँसेँ यति भनिसकेपछि मारालाको ओठमा पनि अलिकति मुस्कान देखियो मारालाको आँखामा आँखा जुदाउँथे भने म एक्लो महसुस गरिरहेकी छु माराला चुरोट छ नि उसले मेरा दुई औँलामा च्यापिएको चुरोट जसमा सायद अन्तिम पफ बाँकी हुँदो त्यसतर्फ इसारा गर्दै भने मैले त्यो अन्तिम सरको तानेर हावामा उडाएँ अनि भने यी हेर त यो त धुवाँ बनेर गइहाल्छ नि अनि त्यो हातको चाहिँ उसले फेरि मेरो हातमा भएको चुरोट देखाउँदै भने मैले अलिकति खरानी अस्ट्रियामा झारेँ अनि भने हातको पनि यी खरानी भनेर सकिन्छ अनि भने चुरोट भन्नु नै के हो र अलिकति खरानी अलिकति धुवाँ र एउटा ठुटो बस मारालाले थपी अनि अलिकति क्यान्सर श्याम संग मिलनात चित्त दंग श्याम रंग श्याम संग मिलनात चित्त दंग श्याम रंग श्याम संग मिलनात चित्त दंग सुखा जा क्षणी मोहनी वजे मन वीणा मंत्र मुग्ध मोहर एक दिन सँगै बसेर पिइयो त्यो दिन पानी परिरहेको थियो रातको 12 बजेसम्म पिइरह्यौँ सल्किरह्यो चुरोट रित्तिरह्यो बोतल चढ्दै गयो मात जब छिप्पिँदो थियो रात म जोसिएर अझ थपी थपी खाँदो थिएँ पुरै वाइल्ड नै भइसकेकी थिएँ माराला चाहिँ उसलाई हेर्दा लाग्थ्यो उसलाई रक्सीले कहिल्यै छुँदैन जति खाए पनि नखाएको अवस्था जस्तै नर्मल देखिन्थे मैले थपेको देखेर उसले एकपटक भनी धेरै भइसक्यो साया तिमी पुरै वाइल्ड भइसक्यो म उसलाई नटेरेर थपी थपी जोसी जोसी पिउँदो थिएँ त्यसपछि मारालाले आफूलाई निद्रा लागेको बताए र आफ्नो रुममा जान आग्रह गरी म उसलाई पुरानो ढोकासम्म गएँ अनि फर्केर आफ्नो ढोका लाएँ एउटा चुरोट बट्टाबाटै झिकेँ अनि झ्याल नजिक पुगेँ झ्याल खोलेँ हावाले पर्दा फरफर फरफर आवाजै आउने गरी हल्लायो अनि झ्यालबाट बाहिर पानी पर्दै गरेको हेर्न थालेँ शरीर एक्कासी कक्रक्क हुन थाल्यो। जिउ पनि चिसो भए जस्तो फिल भयो। मातले पहिलेदेखि घुमाइरहेको थियो, झन् घुमाउन थाल्यो। सास फेर्न खोज्दा सास नै नपुगे जस्तो फिल भयो। म एकदमै हात्तिन लागेँ। मारालालाई बोलाउन भने आफ्नो ढोकासम्म गएँ। माराला भन्न खोजेँ तर सकिनँ। घाँटी नै थिचिए जस्तो भयो, आवाज आएन। शरीर पनि दाउरा जस्तै भइसकेको थियो। होस क्रमशः दमिलिँदै थियो, पातलिँदै थियो, ऐठन जस्तो, निद्रामा नराम्रो सपना देखेर बिउजिन खोजे जस्तो। खै कस्तो कस्तो, एकदमै अप्ठ्यारो भयो। मारालाको ढोकानेर पुग्न लाग्दा मेरो शरीरले मलाई नै थाम्न सकेन। जिउ छाडेर लडे। होस एकैचोटि हस्पिटलको बेडमा खोल्यो। ओस्लो हस्पिटलमा छेउमा माराला थिए। दुई दिनसम्म हस्पिटल बसेँ। स्लान चढाइए, इन्जेक्सन दिए, ट्याब्लेट क्याप्सुल भिटामिन खाएँ। शरीर पुरै शिथिल थियो, नसा अझै छ जस्तो लागिरहेथ्यो। टाउको पनि झुम्म थियो। अक्युट अल्कोहल पोइजनिङ लेडी डाक्टरले मलाई भएको समस्या भने दिएकी थिए। मारालासँग आँखा जुत्न साथ एकदमै गिल्टी फिल गरेर भने, माराला आई एम सरी। सरी फर वाट? मारालाले प्रश्न गरे। तिम्रो कुरालाई मैले धेरैपल्ट इग्नोर गरेँ, मैले रुन्चे आवाजमा भने। माने कि भयो, सब हुँदैन थियो। मारालाले एक टाइट हग गरे मलाई। दुई दिनको हस्पिटल बसाएपछि हामी होस्टेल फिर्यौँ। औषधि खाए नखाएको चेक गर्न बरोबर आउँथे। उसलाई विश्वास थिएन म प्रति, कमसेकम यस मामिलामा। भन्थे, साया मेरो उपस्थितिमा मात्र औषधि खाने नि त्यहाँ, फेरि त्यहाँ यो मेरो पर्सनल कुरा हो भन्ने होइन नि। एक दिन मारालाले भने, हिँड साया, आज म तिमीलाई भिजिल्यान्ड पार्क देखाउँछु, केही फ्रेस हुन्छौ कि। मैले सुरुमा आनाकानी गरेँ। कतै पनि जान मन थिएन, कोठामै बसिरहन मन पर्थ्यो। तर त्यस दिन मारालाले ढिपी गरी गएँ उसँगै। भिजिल्यान्ड पार्क घुमेपछि हामी एउटा बस्ने ठाउँ खोजेर बस्यौँ। मैले आफूभित्रको उकुस मुकुस केही बाँकी नराखी सुनाएँ। त्यो सुनाइरहने क्रममा माराला निकै आत्मीय लागे। मनको बोझ पनि केही बिसाए चाहिँ भयो। ऊ पनि मलाई विभिन्न रूपमा सम्झाउन खोज्थे। बुलबुल पब्लिकेशन उपन्यास कथा गजल लगायतका विधाका गुणस्तरीय पुस्तकहरू प्रकाशनका लागि बुलबुल पब्लिकेशन नयाँ लेखकहरूलाई विशेष प्राथमिकताका साथ बुलबुल पब्लिकेशन प्राइभेट लिमिटेड काठमाडौँ। फोन नम्बर 98230-37359 98230-37359 बुलबुल पब्लिकेशन बुलबुल पब्लिकेशन। दुई वर्ष कुरन, त्यसपछि त तिमीहरूको मिलन भइहाल्छ नि, मारालाले भने। मलाई प्रत्येक दुई पटकको सास फेराइमा मुस्किल भइरहेको थियो। ऊ दुई वर्ष कुर्ने सल्लाह दिन्थे। कति सजिलो हुन्छ है अरूलाई सल्लाह दिन? हो नि, जति सजिलो हुन्छ अरूलाई सल्लाह दिन त्यति नै गाह्रो हुन्छ अरूको सल्लाह मान्न। माराला भन्थे, यसरी अतीत अतीत भनेर तिम्रो पढाइ राम्रो हुनै सक्दैन साया। या त उसलाई बिस्तारै बिर्सिने प्रयास गर, चाहे त्यो अल्पकालीन रूपमै हिँड्न होस्, या सबथोक बिर्सी नेपाल फर्केर जाऊ र उसँग पुरै सेटल हो। मारालाको कुराले एकपटक नराम्ररी झस्केँ। उसको दोस्रो कुरा सुनेर भित्र कता कता रोमाञ्चित भएँ। मैले सुन्न चाहेको सत्य यही त थियो। मेरो अन्तरात्माले पहिल्याउन नसकेको समाधान मारालासितको एउटा क्याजुअल संवादले बोध गरायो। तर यो सब करियर, फ्युचरप्रतिको संवेदनशीलता अनि परिवारप्रतिको जवाबदेहिताका कारणले गर्दा नै मेरो अन्तरात्मामा निषेधित थियो, न कि म आफ्नै हटलेसलाई दमन गरेकी थिएँ। कस्तो अघि मान्छेको मन, कहिलेकाहीँ आफूले सुन्न चाहेको सत्यहरूको मुखबाट सुनेपछि मात्र आफूभित्र विद्यमान आवश्यकताको महसुस हुन्छ। आफ्नो आवश्यकता पनि अरूले पहिल्याइदिनुपर्ने, कहिलेकाहीँ पानी देखेपछि मात्र प्यास लागेको थाहा हुँदो रहेछ। बेलुकी अतीतसँग अनलाइन कुरा हुँदा पनि भने अतीतमा आउँ त उसले पनि मिल्छ भने आउँदा हुन्छ भने जस्तो कुरा गरेर मेरो आशा र ऊर्जालाई प्रकर्षमा पुर्याइदियो। जाने कुरा मनभित्र उब्जिँदा मात्र पनि यति खुसी भइदो रहेछ। मलाई थाहा थिएन, मलाई त केटाकेटी बेलामा दसैँ आयो जस्तो भयो, फुरुङ्ग। तर करियर अनि आफ्नो जिम्मेवारी, परिवारप्रतिको जवाफदेही त कसरी व्यवस्थापन गरौँ? यी चिज गाँठो परेर अल्झेको समस्यालाई फुत्काएर गति दिने काम त मारालाले गरिदिए, तर अर्को समस्याको भयानक स्पिड ब्रेकर तुरुन्तै अघिल्तिर तेर्सियो। यत्रो मिहिनेतले पाएको स्कलरसिप तुरुन्त लत्याउन मन लागेन। मेरो परिवारले मेरो लागि ठूलो सपना देखेका छन्, ती सपनाको उपेक्षा कसरी गरौँ? जिन्दगीमा सेकेन्ड कहिले भएन, एकैचोटि फेल कसरी हौ? मन फेरि अन्तर्द्वन्द्वमा फस्यो। के गर्ने, कसको कुरा मान्ने, कसलाई केलाई ज्यादा प्राथमिकता दिने, केलाई इग्नोर गर्ने? मारालाई मेरो मनभित्रको कुरा बोल्छे। म आफ्नो मनभित्रकै कुरा सुन्न चाहन्छु, तर अर्थ पनि छ जुन मैले सुन्नुपर्छ, मान्नुपर्छ। मेरा जिम्मेवारी र कर्तव्य पनि छन्। म कसैकी छोरी हुँ पहिला, अनि मात्र कसैकी प्रेमिका। मम्मी बाबासँग साइनो भनेको जन्मजात हो, अनिवार्य हो। अतीत हिजो अस्ति बाटामा भेटेको मान्छे न हो, तर मन मान्दैनथ्यो। मन हिजो अस्ति भेटेको मान्छेसितै ज्यादा आसक्त भएको थियो। कोसँग कति समय बिताइयो त्यसमा प्रेमको परिमाण निर्भर नहुँदो रहेछ। अन्तर्द्वन्द्वहरूका बीच पनि मैले अतीतलाई रोज्ने निर्णय गरेँ। मेरो रेगुलर क्लास थिएन, हप्तामा दुई दिन मात्र थियो। अनि यसो सोचेँ, हप्ता दस दिनलाई छुट्टी मिलाउन सके भने मैले धेरै क्लास लस पनि गर्नु पर्दैन। निर्णय त गरेँ, तर अर्को भावनात्मक समस्या फेरि मनभित्र भदौरे भेल चाहिँ वाल्लै छिर्यो। समस्याहरू पनि विचित्रका, एकातिर टाल्न खोज्ने अर्कोतिर उदाङ्ग हुन्थ्यो, अर्कोतिर टाल्न खोजे अर्कोतिर वाङ्ग, टालेर कहिले नभ्याइने। समस्या जस्तै मान्छेको मन पनि विचित्रको, कहिले चित्त बुझाउन नसकिने, अलिकति रिक्तता सधैँ रहिरहने, जुन कहिल्यै भरिन्न, केहीले पुरिन्न। दस दिनको छुट्टी, एक हप्ता अतीत चित्तको निकटता, अनि एउटा औपचारिक बिहाले म उसितको दूरीबाट हुने प्रताडनाबाट सधैँका लागि मुक्त हुन खोज्छु। यो विचारले तुरन्तै फेरि मन अशान्त हुन थाल्यो। बिहा भन्नु नै के हो र? एक चिम्टी सिन्दूर, एक झुप्पा पोते, एक थान सर्टिफिकेट र तुरन्तै हावामा बिलाइ जाने दुई चार अनुच्छेद मन्त्र, केही औपचारिक त सामाजिक नियमले मभित्र विद्यमान अतीतको अभावलाई उसको परोक्षमा पनि पूर्ति गर्न सक्छ त? थाहा थिएन, म बिल्कुल निरुत्तर थिएँ। तर पनि म खुसी नै भएँ। एउटा ठाउँ थियो खुसी हुने, त्यसलाई आफ्ना अनावश्यक विचारहरूको पोषण दिएर अनेक आकार प्रकारमा ढाली जबरजस्ती दुःखी हुन मन लागेन। कमसेकम त्यस क्षण म मुस्कुराएँ, हाँसेँ, खुसी भएँ। त्यहाँ बितिरहेको समयको माग यही थियो। अतीतलाई यो कुरा सुनाएँ, ऊ पनि निकै खुसी सुनियो। फोन राखेँ, तर के कसरी नेपाल जाने, दिमागमा कुनै किसिमको खाका तयार हुन सकिरहेको थिएन। निकै सोचेँ, बाबा मम्मीलाई जानकारी दिउँ कि नदिउँ। एक मनले भन्यो, आखिर कहिलेसम्म लुकाएर सम्भव छ, एक दिन त भन्नै पर्छ। मैले अतीतलाई बाबा पोजिटिभ हुनुहुन्न भनेर भनेकी नै थिएँ, तर वास्तवमा मैले यो सब कुरा बाबा समक्ष राख्न सकेकी नै थिइनँ। मलाई थाहा छ बाबा यो कुरामा मरिगए कन्भिन्स्ड हुनुहुन्न, मम्मी पनि मान्नुहुन्न, कोही मान्दैनन्। मलाई डर लागिरह्यो सधैँभरि। बाबासँग भनौँ भन्दै कतिपटक उहाँको अगाडि नपरेको होइन, तर मैले सकिनँ, कहिल्यै सकिनँ। र अतीतसँग झुट बोले यो भनेर कि मैले बाबासँग कुरा गरिसकेकी छु। विचारहरूको धेरै मन्थन गरिसकेपछि यो निष्कर्षमा पुगे, म घरमा कुनै पनि किसिमको नोटिस नदिइकनै दिल्लीतिरबाट धनगढी छिर्छु। काठमाडौँ हुँदै जानु खतरायुक्त थियो, जो कोहीले पनि देख्न सक्थ्यो। मेरो अपराधको प्रमाण जहाँ जसरी पनि चुहिन सक्थ्यो, त्यसैले त्यो रिस्क लिन सकिनँ। टिकट कन्फर्म गरेँ, भाइलाई चाहिँ एक मेसेज गरिदिएँ, दस दिनसम्म म एभाइलेबल हुँदिनँ, एसाइनमेन्टहरू छन्, निकै व्यस्त रहनेछु। फेसबुक पनि डिएक्टिभेट गर्दैछु। बाबु मम्मीलाई यही खबर भन्दे। मस्कोको ट्रान्जिट हुँदै जाने टिकट लिए। टिकट कन्फर्म गर्ने बेलामा एकपटक मारालालाई पनि भने, हिँड माराला, जाउँ हाम्रो देश, हाम्रो बिहामा। आई विस, मारालाले अफसोसले भरिएको मुस्कान साथ भने, यही मन्डे मेरो एक्जाम छ, फेरि भिजा प्रोसेसिङ लगायतका काम गर्न कति दिन लाग्ने हो केही थाहा छैन। मलाई थाहा थियो ऊ जान सक्दैन थिए, तैपनि एक फेर लोकाचार देखाइदिएकी थिएँ। तर ऊ मलाई छाड्न एयरपोर्टसम्म आई, छुट्टिने बेला हक गरी भनी, साया विस यु ह्याप्पी म्यारिड लाइफ। म मुस्कुराउँदै सुटकेसकी साथै लमक लमक डिपार्चरतर्फ बढेँ। पत्याउन गाह्रो भइरहेको थियो। म बिहा गर्नलाई नै भनेर नेपाल फर्कँदै थिएँ। चढेँ प्लेन। यसपालि मेरो शरीरलाई कुनै अदृश्य बलले ताने जस्तो फिल भएन। पाइलाहरू गरुङ्गा भएनन्। मन पनि प्लेनसँगै उड्यो। अझ प्लेनलाई नै ओभरटेक गरेर छिटोभन्दा छिटो धनगढी पुग्न खोज्यो। साँच्चै जाँदा जस्तै किन लागेन, त्यही एउटै आकाश फर्कँदा पनि। प्रतीक्षाहरूलाई फोन गरिसकेकी थिएँ। निम्तो बाँडिसकेको स्थिति थियो। खालि दुलै भनेर जग्गेमा बस्नु मात्र थियो। दुलही, जग्गे, बिहा जस्ता शब्द आफैभित्र कैयौँ पटक प्रतिध्वनित भएर आङ सिरिङ्ग भयो। हार्टबिट बढ्यो अत्याहट जस्तो। हड्डीभित्र कता गुजुङ गुजुङ चिलाए जस्तो फिल भयो। डर पनि लाग्यो। धेरै त नर्भस जस्तो फिल भयो। कुनै महत्त्वपूर्ण एक्जाम दिन हिँडे जस्तो लाग्यो। यस्तो एक्जाम जुन म जीवनमा पहिलोपटक चिट चोरेर दिँदै थिएँ। आत्मग्लानीका उच्छ्वासहरू दिल्लीसम्म फ्याँकिरहे। गुडिरहेको मोटर बाइकले साइलेन्सरबाट धुवाँ फ्याँकिरहे। चाहिँ गीत दिल्ली एयरपोर्टमा लिन आयो। उसलाई देख्न साथमा आवाज आउने गरी रोइदिए। ऊ पनि म सँगसँगै रोयो। मन मनसुन जस्तो भयो। कण कण, थोपा थोपा, छिटा बासिटा यत्र तत्र हावासँगै फरफर बाथिँदै उड्दै भिज्दै भिजाउँदै बर्सिरह्यौँ निकै लामो समयसम्म। उसको अँगालोमा आफूभित्रको एक्लोपनाको बोझ बिसाएँ। प्रसव वेदनाबाट तडपिरहेकी महिलाले आफ्नो कोखबाट बच्चा निकास गरेपछिको अवस्था चाहिँ म हलुङ्गी भएँ। त्यहाँ एक रात पनि नबसी हामी धनगढी गयौँ। प्रतीक्षाहरूलाई देखेर झन् बिछट्ट खुसी मिल्यो। बालविवाह गरेर विदा गरिएको चेरी पहिलोचोटि माइत पुग्दा जस्तो फुरुङ्ग भइरहेकी थिए। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला। सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क। कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। त्यसै गरी उज्यालो अनलाइन .com र मोबाइलमा उज्यालो एप्लिकेशनबाट पनि श्रुति सम्वेक अहिले प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज सुबिन भट्टराईको उपन्यास सायाको दोस्रो श्रृङ्खला वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। एकपन्न नेपाली कागजमा कोरिएको चार लाइन सरकारी वाक्य अनि पञ्चाधिकारीको दस्तखतले मात्र हाम्रो विवाहको वैधानिकतालाई प्रमाणित गर्न सक्दैनथ्यो। यो कुरा धनगढी छाडेदेखि नै मनमा खड्किरह्यो। हरेक पखत आधा पेट खाएर हिँडेको मान्छेलाई जस्तो तल तल लागिरहन्थ्यो। एउटा ग्याप जस्तो छ र त्यो भर्नुपर्छ भन्नेमा मन सधैँ उद्यत रह्यो। एक दिन मारालाको रूममा सेलिब्रेसन जस्तो भएको थियो। वरपरका साथीहरू मिलेर आफै जाँगर चलाएर विकेन्ड पार्टी गर्न लागेका थियौँ। तीन चार पाँच खै कति गिलास वाइनभित्र छिरेको अत्तोपत्तो नै भएन। तर त्यस दिन निकै कन्ट्रोल गरेर पिएँ। बेलुकी आफ्नो रुममा आएपछि बाबालाई फोन हान्ने हिम्मत जुट्यो। कस्तो विडम्बना, आफ्नो जन्मदिने पितासँग जायज माग गर्न नाजायज चिजको सहारा लिनुपर्ने। नेपालमा रात निकै बितिसकेको हुँदो हो, मलाई त्यहाँको समयबारे कुनै हेक्का पनि थिएन, मतलब पनि भएन। बाबाले फोन उठाउनु भयो। सन्चो बिसन्चोको कुरा आदान प्रदान भइसकेपछि मैले भने, बाबा म एउटा केटासित प्रेममा छु, तर अफसोस उब्बा हुनु हो। ओहो, भनिसकेपछि मलाई पश्चाताप भयो। बाबालाई त्यो कुरा भने कि भएर होइन, मलाई यस कुराले पश्चाताप भयो, अतीत बाहुन हो भनेकामा। रक्सी पिएपछि मान्छे अनकन्सियस हुन्छ भन्छन्, मलाई लागेन म कति कन्सियस रहेछु। यति सानो कुरामा मलाई अफसोस हुनलाई कुन कोणबाट अनकन्सियस भन्नु? बाबाले भन्नुभयो, छोरी आर यु ड्रङ्क? नो बाबा, मैले तुरन्त झुटो जवाब फर्काइहालेँ। सिडी यसदेखि नै हो, फेरि थपेँ नाइन भन्नुहोला, यो कुरामा म कन्भिन्स हुनै सक्दिनँ, सरी बाबाको जवाफ थियो। कम्तीमा एकचोटि त भेट्नुहोस् बाबा, यो भनेर मलाई रुन आयो। उहाँ रुन थाले। ठिक छ, बाबाले भन्नुभयो, कहाँ छौ? धनगढी, मेरो संक्षिप्त उत्तर। पठाइदिउँ, रुँदै अनुनय गरे। हुन्छ। अतीतलाई यो खबर सुनाए। मलाई थाहा थियो बाबाले तत्काल मेरो चित्त बुझाउनलाई हुन्छ भन्नुभयो, तैपनि एउटा झिनो आश मनभित्र लिउ झैँ टाँसिरह्यो। अतीतले यो खबर सुनाइरहँदा म पटक्कै उत्साही थिइनँ। ऊ धनगढीबाट काठमाडौँ जाँदै थियो, ममा पटक्कै व्यग्रता थिएन, मुटुको धुकधुकी बढेन, शरीरका कुनै अवयवले मात्तिने दृष्टता गरेनन्, किनकि बाबाले निराश पार्नुहुन्छ यो मलाई पहिल्यै थाहा थियो। त्यही भयो जुन अपेक्षित थियो, कमसेकम मेरो दृष्टिकोणमा। बिचरो अतीत आशावादी भएर काठमाडौँ गएको हुँदो, उसलाई आशै नगरी काठमाडौँ जाऊ म कसरी भन्न सक्थेँ? त्यसो भने ऊ जाँदैन थियो, बेकार पठाएछु भन्ने पनि लाग्यो। उसलाई देखेर बाबा कन्भिन्स हुनुहुन्छ कि भन्ने एउटा चमत्कारको आशा थियो। हो, चमत्कारको आशा। मनमा आश भन्ने चिज मुर्झाइसकेपछि मान्छे चमत्कारमा विश्वास गर्न बाध्य हुँदो रहेछ। अतीत धनगढी फर्किसकेपछि बाबासँग बारम्बार कुरा भइरह्यो। कुरा के भन्नु, विवाद हुन्थ्यो। म अनेक तरले उहाँलाई कन्भिन्स्ड गर्न खोज्थेँ। म पक्का थिएँ उहाँभित्र म प्रतिको प्रेम असीम छ, तर उहाँ ठहर्नु बोलोक्ने मान्छे, आफ्नो इगोबाट कसै गरे पनि पछि हट्न चाहनु भएन। कति शक्तिशाली, कति हटी हुन्छ इगो भन्ने चिज। र प्रेम, प्रेम बरु तुच्छ लाग्यो, जब कसैभित्रको इगोलाई विस्थापित गर्न सक्दैन। बाबाभित्र प्रेम पनि थियो र इगो पनि, तर इगोको अघिल्तिर प्रेम फितलो र भुत्य साबित भयो। एक दिन बाबालाई अलिक कडै भएर भने, बाबा म अतीत बिना बाँच्नै सक्दिनँ। बाबाले भन्नुभयो, आग्रह गर्छस् भने मेरो उत्तर सुनिसकिस्, निर्णय सुनाएकी होस् भने तँलाई अप्सन दिन्छु, कसलाई रोज्छस्? हे भगवान्, यो कस्तो दुविधा, कसलाई रोज्नु? यो प्रश्नको उत्तर दिन त गाह्रो थिएन, भनिदिन्थे सजिलै, तर यो प्रश्नभित्र अर्को प्रश्न पनि थियो, कसलाई रोज्छस्? अर्थात् कसलाई त्याग्छस्? म सक्दिनँ थिएँ, किमार्थ सक्दिनँ थिएँ दोस्रो प्रश्नको जवाफ दिन। बरु कसैलाई नरोजी बस्न सक्थेँ, तर त्याग्न कसैलाई सक्दिनँ। साँच्चै सम्बन्धहरू किन यति कमजोर, किन यस्तो स्वार्थी? कसैलाई रोज्दैमा ऊ आफ्नो हुने, कसैलाई त्याग्दैमा ऊ पराई। कसको चित्त बुझाउनु, अतीतको, बाबाको या आफ्नो? एउटालाई छान्नै पर्थ्यो। अतीतलाई छानेर बाबालाई त्याग्दा पनि म नालायक नै ठहरथेँ। मेरो परिवार र समाजका नजरमा त म त्यस बेला पनि त खराब नै हुन्थेँ। हाय, कस्तो धर्म सङ्कट यो! जताबाट पनि मेरो हार मात्र थियो। हो, म प्रेम गरेँ अतीतसँग, तर यो मोडमा आइन्छ भन्ने सोचेर विश्लेषण गरेर होइन। बिहा गर्न गएँ, कुन स्थितिबाट गुज्रेर गएँ त्यो झल्झली थाहा थियो। म त्यो ठाउँमा उभिएकी थिएँ जुन ठाउँमा उभिनु पनि घिन जस्तै लाग्यो। युद्धमा भित्र मेरा विचारहरूको हुँदै थियो र म प्रत्येक पल पराजित हुँदो थिएँ, झर्दो थिएँ एउटा उत्कर्षबाट, जसरी झर्छ गोली लागेको चरा माथि, धेरै माथिबाट, एउटा आर्तनाद सहित थोपा थोपा रगत चुहाउँदै छटपटाउँदै। एउटा निर्णयमा आफूलाई कैद गर्नु थियो, तर जुन निर्णय गरे पनि हार मेरै हुन्थ्यो। मेरा अघिल्तिर दुई लोग्ने मान्छे थिए, एकको जित निश्चित थियो, तर कसलाई जित्न दिउँ, बाबालाई या अतीतलाई? अतीतको जितमा मेरो पनि जित थियो, तर के बाबा हार्नु मेरो पनि हार होइन? अतीत हार्नु त झन् मेरो लागि कष्टदायक हार थियो। उफ, यो कस्तो हुन्छन्, कस्तो झेलिएको परिस्थिति! मन अस्थिर भयो, विचारहरूको उहापुहले गर्दा दिमागले केही सोच्नै सकेन, मनले केही निर्णय गर्नै सकेन। रिसको झोँकमा मोबाइल अफ गरिदिएँ, बाबाको फोन दोहोरिएर नआओस् भन्नका लागि। सब पराइ लागे, कोही छैन आफूलाई बुझ्ने जस्तो लाग्यो। रातभरि सुतिनँ, चुरोट सल्काएँ, सल्किरह्यो रातैभरि। उडिरहे, झरिरहे, थुप्रिरहे धुवाँ, खरानी र ठुटाहरू। आफू पनि सल्किरहेँ चुरोटसँगै। चुरोट भन्नु नै के छ र, एउटा लत या कुलत, जुन अतीतसँग साटेकी थिएँ रक्सीको लतसँग। यी लतसँगै साटिए सबभन्दा भयानक लत, एक आपसको आसक्तिको लत, मायाको लत, छुटाउनै नसकिने, बिर्साउनै नसकिने। बिहान जसै बिउजे मलाई ओस्लोबाटै भाग्न मन लाग्यो, लुक्न मन लाग्यो आफैसँग। तर जाउँ कहाँ, को छ अपनत्वको आड दिने मेरो लागि? लन्डनमा विनिता दिदी बस्थिन्, मरलाको सेल फोन मागेर उनलाई फोन गरेर आफू आउने जानकारी दिए। विनिता दिदी मभन्दा एक वर्ष मात्र जेठी थिइन्, हाम्रो बाल्यकाल सँगसँगै बितेको थियो। दिदी बहिनीभन्दा दौतरी ज्यादा थियौँ, एक आपसमा सबै कुरा सेयर गर्थ्यौँ। त्यसैले होला उनीसितको आत्मीयताको स्मृतिले तानिएर म लन्डन पुगेँ, सबै कुरा सुनाएँ उनलाई। त्यसरी भावावेशमा आएर बिहेकै कदम चाहिँ नउठाएकी भए हुन्थ्यो साया, उनले भनिन्। के गर्नु थियो त दिदी, म दिन प्रतिदिन गल्दै गएकी थिएँ, केही विकल्प नदेखेर गरेँ। केही विकल्प नदेखेर सरेन्डर गरिस्? दिदीले भनिन्। केही समय कठोर भएर सहेकी भए त निकास पाइहाल्थिस्, बानी परिहाल्थ्यो नि। फ्यामिलीबाट एक्सेप्ट नै नहुने कुरामा हात हालिस्, तैँले साँच्चै आफ्नै खुट्टामा आफैले पञ्चर हानिस्। अब के गरौँ त दिदी, अझै पनि केही बिग्रेको छैन, मान्छेस भने बिर्सिदिए सबै कुरा। चारजना मान्छेको अगाडि गरेको बिहाको कुनै अर्थ छैन, घरमा कसैलाई थाहा छैन, नयाँ ढङ्गबाट जीवन सुरु गर्न सक्ने ठाउँ थुप्रै छन्। खालि अलिकति प्र्याक्टिकल माइन्डले सोच्ने काम गर, इमोसन भन्ने चिजलाई थ्याङ्क्समै बगाइदिए। अर्को दिन घुम्न निस्क्यौँ, प्लम स्ट्रीमा पुगेपछि दिदीलाई भने, दिदी स्मोक गर्न मन लाग्यो। उनले अल्प उत्तेजना साथ भनिन्, एभरेस्ट स्टोरमा सूर्य चुरोट पाइन्छ। एभरेस्ट स्टोरमा सूर्य चुरोट किन्यौँ, 10 वटाको 35 पाउन्ड। चुरोटको बानी चाहिँ कहिलेबाट नि? सोधिन् दिदीले। मैले यथार्थ बताइदिएँ, केही बोलिनन्, फिस्सा हाँसिन् मात्र। उनले भनिन्, हो यस्तै झिनामसिना कुराहरूले एट्याचमेन्ट बढ्ने हो, जबसम्म यस्ता कुरामा अल्झिन्छस् तेरो केही हुनेवाला छैन, याद भन्ने कुरालाई त जरीदेखि पो उखलेर फाल्नुपर्छ। मैले भने, त्यति सजिलै फाल्न मिल्ने भइदिए भए म आज यो दिनसम्म नै आइपुग्ने थिइनँ। त कसरी यति साह्रो इमोसनल भइस आया? उनले भनिन्, त कसैको प्रेममा यो हदसम्म पुग्न सक्छस् भनेर पत्याउनै गाह्रो लागिरहेको छ। प्रेमले मलाई धेरै नै इमोसनल बनाइदियो दिदी। दिनको उत्तरार्ध तिर थियौँ, हामी टावर ब्रिजमा पुगेका थियौँ, सुस्तरी वाक गरिरहेका, तलपट्टि थेम्स नदी आफ्नै बहावमा थियो, सायद हाम्रै जस्तो गतिमा। दिदीले तलपट्टि बगिरहेको थेम्स नदी देखाउँदै भनिन्, सबै याद ऊ त्यो थेम्समा बगाइदिए साया, अब नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ। दिदीले भनेपछि मैले एकपटक थेम्सतर्फ फुलुक्क नजर पुर्याएँ अनि भने, के थेम्स नदी त्यति गहिरो छ र, जसले यादहरूका पहाडहरूलाई सजिलै डुबाएर लैजान सकोस्? त्यो अर्को दिन म्याडम तुस्साङ जाने क्रममा उनले मलाई भनेकी थिइन्, एउटा कुरा भन्छु, राम्ररी सोचेर जवाफ दिए है। के कुरा दिदी? एकजना एनआरएन छन्, बिनाजुको साथी, भरे डिनरमा इन्भाइट गर्दैछु, एकपटक राम्ररी कुरा गर, केही गरी दुवैलाई चित्त बुझ्यो भने कुरा अगाडि बढाउँला। म अतीत बाहेकहरू कसैलाई त्यो हिसाबले हेर्नै सक्दिनँ दिदी। अनि के गर्छस् त? अतीत न त वर्तमान हुनसक्छ न तेरो भविष्य, अतीतलाई अतीतमै रहनु दे साया। उनको मन राखिदिन कमसेकम हेरिदिन्छु भने। सुजन नाउँ गरेको व्यक्ति रहेछ बिनाजुको साथी। यहाँ नारायण केटो अग्लो गोरो अग्लो भएका पनि ढाड पुरै 90 डिग्रीको कोण जस्तै सिधा आकर्षक व्यक्ति थियो। बेलुकी ऊ आयो, हातमा एउटा रङ्गीन पेपरले ऱ्याप गरिएको गिफ्ट लिएर। दिदी र म किचनमा थियौँ, ऊ आउनासाथ बिनाजुले हामीलाई डाक्नुभयो। बिनाजुले नै हामीलाई चिनाइदिनु भयो। मैले हात अगाडि बढाएर मुस्कुराइदिएँ। हामी बिच केही कुरा होस् भनेर बिनाजु दिदीलाई सघाउने बहानामा किचनतर्फ लाग्नुभयो। सहजतापूर्वक बितिरहेको समयमा एकाएक अप्रत्याशित असहजता थोपरियो। कोही मान्छे मलाई हेर्न आएको थियो र म उसको अघिल्तिर बसिराखेको थिएँ। कपडा पसलमा देखाइने म्यानिक्विन जस्तो लाग्यो आफैलाई, बडो अजीब। कुरा सुरु गर्नै आएन, उसले कुरा सुरु गर्न नआएको बहाना लिँदै कुरा सुरु गर्यो। म भित्र मुस्कुराउने चेतना जाग्यो, मलाई पनि कुरा सुरु गर्न आउँदैन। मुस्कुराउने चेतना विद्यमान थियो भने अन्त्य गर्न भने उस्ताद छु। मलाई तिम्रो एउटा कुरा तिमीलाई नदेखी मन परेको थियो, उसित सिधा ढाड अझ सोझ्याउँदै भन्यो। के साया किञ्चित लजाउँदै भन्यो, तिम्रो नाउँ सुजन पनि खराब नाउँ छैन, खराब नहोला तर राम्रो पनि छैन। देब्री हातका सबै औँला फटाएर त्यसमा दाहिने हातका औँला घुसाउँदै उसले भन्यो, राम्रो भन्नु नै के हो र। मैले भने मान्छे पिच्छेका आँखा र मस्तिष्कको विश्लेषण हो। केही बेर सन्नाटा छायो, मलाई बोल्न त्यति रुचि लागिरहेको थिएन, नभए सन्नाटामा बस्नु मेरो स्वभाव थिएन। बोल्यो, हेर न मलाई अझ कुरा सुरु गर्न आएन। त्यही त, मैले भने म कुरिरहेको छु, कतिखेर तपाईँ कुरा सुरु गर्नुहुन्छ। किन भने नि अन्त्य गर्नमा उस्ताद छु। मलाई तिम्रो अर्को कुरा पनि मन परेको थियो, अब यो नभन्नुहोस् कि साक्य थर पनि मन परेको थियो। होइन त्यो, भन्यो, तिमी टियु टफर भन्ने कुरा मन परेको, अरू के मन परे? अलिक ठाडो बोलीमा सोधेँ। उसले मेरा कुराहरू एकपछि अर्को गर्दै मन पराएको मलाई मन परेन। मलाई उसँग बिहा गर्नु थिएन, न त अफेयर नै चलाउनु थियो। दिदी बिनाजुको आग्रहमा म उस अघि देखिएकी मात्र थिएँ। उसले मेरो ठाडो बोलीमा आफ्नो मुस्कुराहटलाई सघन बनाउँदै भन्यो, अरू के मन परे अर्को भेटमा भन्छु। किन अर्को भेटमा, आजै भन्नुहोस् न। मैले मन नपर्दी हुने चेष्टा गर्दै ठाडो बोलीमै भने, अर्को भेटमा आज के मन पर्यो त्यो भन्छु नि, र तिमीलाई पनि चान्स दिन्छु मेरो के कुरा मन पर्यो भन्ने। मलाई त अर्को भेट नै चाहिन्न, आजै भन्थ्यौँ। अलिकति हाँस्दै भने, भन न त, उसले भन्यो, हाइट राम्रो छ तपाईँको, कम्प्लेक्स पनि राम्रो छ, ह्यान्डसम स्मार्ट देखिनुहुन्छ, तर एउटा कुरा चाहिँ मन परेन, त्यो पनि सुनाउन। यही कि तपाईँलाई कुरा सुरु गर्न आउँदो रहेनछ। ऊ मजाले हाँस्यो, मैले पनि उसलाई साथ दिएँ हाँसेर। यस्तै यस्तै कुरा भए, फरासिलो मान्छे रहेछ भन्नु नै पर्दा। एकैछिन भए पनि नजानिँदो पाराले मुड फ्रेस भएको थियो। अतीतको ह्याङओभर दिमागभरि नभइदिएको भए एक सेकेन्ड पनि विलम्ब नगरी यस भनिदिन्थे। कोही जतिसुकै सम्पन्न होस्, सफल होस्, आकर्षक होस्, अतीतको ठाउँ कसैले लिन सक्दैन। तत्कालै मैले कुनै जवाफ दिन सकिनँ, नो भनेर सिधै भनिहाल्न सकिनँ। त्यसैले सिधै नाइ भन्नुभन्दा दिदीलाई भनिदिएँ, सोच्न टाइम दिनुहोस्। आफैबाट भाग्न गएँ लन्डन त, तर कतिन्जेलसम्म, कहिलेसम्म लुक्न सकिन्थ्यो यसरी? एउटा निर्णय त आज नभए भोलि मैले गर्नै पर्थ्यो। यी सब कुरा मलाई थाहा नभएको होइन, म जबरजस्ती आयु लम्ब्याउन खोजिरहेको थिएँ खुसीहरूको। जसरी जीवनको झिनो आश देख्छन् क्यान्सर लागिसकेको रोगीले चुरोट छाड्नु, एउटा अर्थहीन प्रयास, एउटा केटाकेटीपना। दुई हप्ताको लन्डन बसाएपछि मैले प्राउड हुने खाँचो महसुस गरेँ। यो केटाकेटीपनालाई अब छोड्नै पर्थ्यो, विवेकले काम लिनै पर्थ्यो, कुनै न कुनै निर्णयमा पुग्नै पर्थ्यो। मोबाइल स्विच अन गरेँ, अतीतलाई फोन गरौँ या नगरौँ, मन घुमाउरो बाटोमा ड्राइभरको हातमा परेको स्टेयरिङ जस्तो घुमिरह्यो। मन नियन्त्रण गर्ने प्रयास गरेँ, अनियन्त्रित उछिट्टियो, फेरि नियन्त्रण गर्ने प्रयास गरेँ, भाग्यो आफ्नो बसले नभ्याउने ठाउँमा। मनको रिमोट मसँग थिएन, कसरी चलोस् त आफ्नो नियन्त्रणमा। मुड अफ भए पनि मोबाइल स्विच अन गरेँ, अतीतलाई फोन लागेन। धेरै पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। सुस्मितालाई फोन गरेँ, फर्काउने बेलामा उसँग मागेकी थिएँ नम्बर। चिन्यो सुस्मिता? फोन लाग्न साथ उसलाई सोधेँ, साया दिदी? सुस्मिताले तुरन्तै चिनी अनि भनी, कहाँ हुनुहुन्छ आजकल, लन्डनबाट फर्किनुभयो? कर्मसमेत जानकारी नदिई हिँडेको कुरा सुस्मिताले समेत थाहा पाएछ, म छक्क परे, लाज पनि लाग्यो। गोप्य रूपमा गर्छु भनेको काम हल्ला भएछ, कसरी थाहा पायो मलाई सोध्न कर लाग्यो। सर र मैले मिलेर पत्ता लगाएका, उसले चञ्चल र आंशिक साङ्गीतिक लवजमा पनि, हामी दिदीको एक एक जानकारी राख्छौँ नि मिलेर। मेरो मुखबाट यो एउटा शब्दको प्रश्न फुत्कियो, उनीहरू अब मिल्न पनि थालेछन्, अनि फेरि यो हामी के को अर्थ, अहिलेबाट उनीहरू कहिलेबाट उनीहरू हामीमा रूपान्तरित भए? एकछिन त आरिस पनि लाग्यो। मेरो एउटा हराउनु उनीहरूको लागि बहाना भइसक्यो आपसमा मिल्न। यो मिलाइमा के भएको हुँदो, कस्तो किसिमको मिलाइ हो यो? सुस्मितालाई होइन, आफैलाई गरेँ यो प्रश्न। कसको छ अतीतको हालखबर सुस्मिता? मेरो अघिल्लो प्रश्नको उत्तर चुन नपाउँदै अर्को प्रश्न गरेँ। ठिक छ दिदी, सुस्मिताले भने, आजकल त सर मसित एकदम राम्रोसित बोल्न थाल्नु भएको छ। हो र? आधा दबिएको आधा खुलेको आवाजमा सोधेँ। जे होस् राम्रो छ होइन? ओ दिदी, सुस्मिता भन्छे, मलाई थाहा थिएन दिदी सर मसित यति फरासिलो गरी बोल्नुहुन्छ भन्ने। मैले कहिल्यै चिताएकै नै थिइनँ उहाँ मसित यति नजिकिन हुन्छ होला भनेर। म जाब एउटा रिसेप्सनिस्टलाई पनि उहाँले स्थान दिनुभएको छ दिदी, म धन्य छु। म उसले सुनोस् भन्ने हिसाबले एउटा बनावटी हाँसो हाँसेँ। एउटा कुरा भन्छु मान ल, यसोभन्दा मन निकै दोसान्त भइरहेको थियो। भन्नुहोस् न दिदी, मैले तिमीलाई फोन गरेको कुरा गोप्य है, अदृश्य र अकल्पनीय विश्वास साथ भने। किन दिदी, के भयो र त्यस्तो? उसले उल्टै प्रश्न गरे। त्यस्तो केही होइन सुस्मिता, मान न ल, यति कुरा अतीत थाहा नपाओस्। सुस्मितालाई कबुल गराए, उसले माने। फोन राखिसकेपछि आफूभित्र विकसित छटपट्टिको स्रोतका विषयमा स्पष्ट हुन खोजे। छटपट्टिहरू पहिल्यै थिए, नयाँ छटपट्टिहरू अझ थपिए, पुराना नयाँ, नयाँ पुराना, अघि पछि पछि अघि ठेलमठेल गर्दै आन्दोलित भए, लुछाचुडी गर्न थाले, स्वस्थ मस्तिष्कलाई रुग्ण बनाउने होडमा। अब के, मन कुनै फर्मुला अनुसार चल्दैन, कुनै रुटिन अनुसार हिँड्दैन। जहाँ जुन विचारसँग छोइन्छ त्यहीँ अल्मलिन्छ, जुन विचार मनमा हुन्छ त्यसैको भइदिन्छ मन। सही गलतको कसीमा राखेर हेर्दैन, बडो चुतिया हुन्छ यो मन भन्ने चिज। ससाना अपुष्ट कुराहरूलाई अनावश्यक महत्त्व दिएर पहाड चढाउनुको कुनै तुत थिएन। अतीत खुसी थियो, सुस्मिता झन् खुसी थिए। म सुनिरहेको थिएँ सुस्मिताका आवाजमा अतीतको खुसी कसरी स्फटिक झैँ प्रत्यावर्तित भइरहेछ। म महसुस गरिरहेको थिएँ सुस्मिताका बाढीहरूबाट अतीतले जम्मा गरेका रङ्गहरूको सन्तुष्टिको एउटा रहरलाग्दो इन्द्रणी निश्रित भइरहेछ। आखिर रङ न हो, एउटाबाट अर्कोमा सर्न केले रोक्छ र? श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन सुबिन भट्टराईको उपन्यास सायाको वाचन हो। सायाको दोस्रो पृष्ठ वाचन आज हामीले 45 पृष्ठमा आएर रोकेका छौं। अर्को साता फेरि आजकै दिन सायाको तेस्रो श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रुति सम्वेकमा हरिवंश आचार्यको चिना हराएको मान्छे सुन्न सक्नुहुन्छ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार।